már jó eszünk. Tére lájnó alá kuráni megyi szavanambar 78. 70 or 8. 78. szavanambar 78. 5 mi lájn. Pára nambar 3. आवाज रुकू नंबर 14 सूरह आली इमरान आयत नंबर आवाज आयत नंबर 55 505 55 اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إذ قال الله يا عيسى إني متوفيك ورافعك إلي ومطهرك من الذين كفروا وجاعل الذين اتبعوك فوق الذين كفروا إلى يوم القيامة ثم إلي مرجعكم فأحكم بينكم فيما كنتم فيه تختلفون صدق الله العظيم أعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی من الشیطان الرجیم نہایت مردود شیطان سے بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان الرحیم نہایت رحم والا ہے. اس سے پہلے اللہ تبارک و تعالیٰ نے یہ بات ارشاد فرمائی کہ حضرت عیسیٰ علیٰ نبی جینا علیہ السلام تشریف لائے اور ان کے بارے میں جو خبر دی گئی تھی اس کے مطابق تشریف لائے. حضرت عیسیٰ علیہ نبی جینا علیہ السلام والسلام بغیر والد کے پیدا ہو. اللہ تبارک و تعالیٰ نے ان کے ذریعے سے معجزات ظاہر فرمائے. تو بنیادی طور پر جو معجزات ان کے ظاہر ہوئے ایک معجزہ یہ کہ ایک گارے سے پرندہ بناتے اس میں پھونک مارتے وہ اڑنے لگتا. ایک معجزہ یہ کہ مادر ذات نابینا کے چہرے پہ ہاتھ پھیرتے اللہ اس کو بھی نہیں عطا فرما دیتا. ایک معجزہ یہ کہ کوہ کے مریض کے جسم پہ ہاتھ پھیرتے اور وہ صحت یاب ہو جاتے. اور ایک معجزہ یہ کہ قم باذن اللہ کہتے مردہ کھڑا ہو جاتا. یہ چار معجزے حسی اور عملی معجزے اور پانچواں معجزہ وہ علمی معجزہ کہ جو ان کی مجلس میں آ کے بیٹھتا وہ بتا دیتے تھے کہ تو کیا کھا کر آیا ہے اور گھر میں کیا تو محفوظ کر کے آیا ہے. تو ہمارے حضرت عیسیٰ علیہ نبی جینا تشریف لائے تو انہوں نے احکامات جو اللہ کی طرف سے وہ بیان فرمائے. جب معجزات ظاہر ہو گئے تو عیسیٰ علیہ نبی جینا علیہ الصلوۃ والسلام کا اللہ کا نبی ہونا واضح ہو گیا. اب حضرت نے فرمایا کہ تمہاری ذمہ داری ہے کہ اللہ کا خوف اختیار کرو اور اپنا انجام اچھا بنا اور اس کا طریقہ یہ ہے کہ میری اطاعت کرو. اور اللہ کے نبی کی اطاعت میں بنیادی باتیں دو. ایک ہے عقیدہ درست کہ اللہ کو اپنا رب مانو اور دوسرا اپنا عمل درست کرو کہ عبادت کو اختیار کرو. ہمارے لیے یہ صراط مستقیم ہے کہ دنیا میں انسان آیا ہے اپنی آخرت سنوارنے کے لیے. اور آخرت سنوارنا کیا ہے؟ کہ انسان جنت میں داخل ہو جائے جہاں سے آدم علیٰ نبی جن علیہ السلام کو زمین پر بھیجا گیا. جب مقصود جو ہے زندگی کا وہ سنوارنا ہے اور زندگی سنورے گی کس طرح کہ جو صحیح راستہ ہوگا اس پہ چلے گی. اور اسی صراط مستقیم کی ضرورت پہ اللہ تعالیٰ نے سورۃ فاتحہ میں ارشاد فرمایا کہ اہدنا صراط المستقیم کے انسان کی بنیادی ضرورت صراط مستقیم ہے کہ تاکہ یہاں سے جب جائے آخرت میں تو جنت میں جانے والا بنے وہ دائمی زندگی. اور دائمی زندگی بنے گی کس طریقے سے؟ یہاں فرمایا کہ اس کے لیے دو بنیادی باتیں چاہیے، عقیدہ صحیح عمل صحیح. جس وقت اللہ تبارک و تعالیٰ کی توحید کو مانیں گے اور اللہ کے نبی اور رسول کو مانیں گے اور آخرت کو مانیں گے تو اپنا عقیدہ انسان درست کرے گا. और अपने आमाल को भी दुरुस्त करेगा। जब ये पुख्ता बात पैदा हो जाएगी तो ये दुनिया आर्जी जिंदगी है, हकीकी जिंदगी नहीं, तो अगली की जिंदगी की तैयारी की तरफ मुतवज्जे होगा। तो मैं हज़रत ईसा नबीन अलैहिस्सलाम ने जब ये दावत दी, वही दावत है जो तमाम अम्बिया किराम अलैहिस्सलाम देते चले आए हैं। तमाम अम्बिया अलैहिस्सलाम की दावत कुरान मजीद में अल्लाह ने ही बयान फरमाई कि उन्होंने अल्लाह की तरफ मुतवज्जे किया और अपनी इताअत की तलकीन की। तो ईसा नबीन अलैहिस्सलाम ने भी कोई अलहदा दावत नहीं दी, वही दावत जो तमाम अम्बिया अलैहिस्सलाम की दावत है वो दावत दी। और इसके अंदर ये इशारा भी मौजूद है कि ईसा अलैहिस्सलाम ने जो दावत दी, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने भी वही दावत दी, नबी अलैहिस्सलाम ने भी वही दावत दी, और नबी अलैहिस्सलाम की भी नबुव्वत की अलामतें जाहिर हुई, तो नबी अलैहिस्सलाम के इनकार की गुंजाइश कहाँ बाकी रही। तो हज़रत ईसा अला नबीन अलैहिस्सलाम ने जब ये बात पेश की तो लोगों ने कबूल नहीं की, मुखालफत की बनी इसराइल ने, तो बनी इसराइल ने मुखालफत की, यहाँ तक कि उस दौर में जो हुक्मरान था कैसर रूम वो मुशरिक था। मुल्क शाम के अंदर ये यहूदी आबाद थे, तो इन यहूदियों ने भड़काया उस कैसर रूम को कि ना ये वो शख्स है जो हमारा भी मुखालिफ है, तो हमारा इसराइल बनी इसराइल में से, लेकिन ये है कि ये नऊज़ुबिल्लाह मिन ज़ालिक मुखालिफ है और इसने यहाँ हमारे अंदर भी इख्तिलाफ पैदा किया है और हमारी किताब की मुखालफत कर रहा है और हमारे दीन की मुखालफत कर रहा है, तो ये शर पसंद है, लिहाजा इसके वजूद को ख़त्म किया जाए। अब कैसर रूम ने पहले तो शाम के गवर्नर से ये बात कही, उसको पैगाम भेजा कि जिस हद तक हो सके किसी को कत्ल ना किया जाए, लेकिन जब देखा कि यह पूरी जमात मुखालफत में जा रही है तो कहा कि एक फ़र्ज की कुर्बानी से कोई फ़र्क नहीं पड़ता। तो लिहाजा ईसा नबीन अलैहिस्सलाम को सलीब पर चढ़ा दिया जाए ताकि इनकी तसल्ली हो जाए और ये हमारे मुखालिफ ना होने पाए। अब जब ईसा नबीन अलैहिस्सलाम ने इस बात को देख लिया कि ये मेरी मुखालफत कर रहे हैं, मुझे कत्ल करना चाहते हैं, तो उन्होंने अपने साथियों को जो उन पर ईमान लाए थे जिनकी तादाद सिर्फ 12 थी, तो हज़रत ने उनसे पूछा कि कौन है जो अल्लाह के रास्ते में मेरी मदद करता है, तो इन हवारियों ने कहा कि हम आपकी मदद करते हैं, हम आपके साथ रहेंगे। और इस बार इन हवारियों ने अल्लाह से भी दुआ की कि अल्लाह के हमें गवाही देने वालों में लिख दे, कि लिख दे ताकि हमें इससे निकलना ना हो, कि इसमें हमारी बात पुख्ता हो जाए जब अल्लाह लिख ले, यानी अल्लाह ने जिस चीज़ को लाजिम कर दिया अब ज़ाहिर है कि उसकी मुखालफत कैसे हो सकती है। यह बात बयान फरमा के आगे अल्लाह तबारक व तआला ने यह बात कही कि उन्होंने खुफिया तदबीर की हज़रत ईसा नबीन अलैहिस्सलाम के बारे में, और अल्लाह ने भी उसके मुकाबले में खुफिया तदबीर की, और अल्लाह बेहतरीन तदबीर करने वाला है, खुफिया तदबीर करने वाला है। जब अल्लाह ने तदबीर की उनके मुकाबले में, तो तदबीर इसको जहन में रखेंगे, इस हवाले से शुबहात दूर होंगे कि जब अल्लाह ने मुकाबले में तदबीर फरमाई और अल्लाह की तदबीर कामयाब तदबीर है, जो दूसरों की तदबीर है, इंसान की तदबीर है, उसके बारे में वो तदबीर बुराई की भी हो सकती है, लेकिन अल्लाह की तदबीर अच्छाई की तदबीर है, खैरुल माकिरीन, कि अल्लाह बेहतरीन तदबीर करने वाले। दूसरी बात यह कि दूसरे की तदबीर, इंसान की तदबीर, मखलूक की तदबीर गैर मुनासिब भी हो सकती है, अल्लाह की तदबीर गैर मुनासिब नहीं हो सकती, बेमौका नहीं हो सकती। इंसान की तदबीर नाकाम हो सकती है, अल्लाह की तदबीर नाकाम नहीं हो सकती, तो इसको ध्यान में रखेंगे, इस हवाले से आगे उलझन पैदा नहीं होगी। जब यह हुआ कि हज़रत ईसा नबीन अलैहिस्सलाम को गिरफ्तार करने के लिए एक दस्ता भेजा गया, अब ये पहचानते नहीं थे, जो लश्कर था उसका, जो फौज थी वो नहीं पहचानती थी, तो ये दस्ता जो गिरफ्तार करने के लिए आया, तो हज़रत ईसा अलैहिस्सलाम एक मकान में, अब ये मकामी यहूदी जो हैं उनका एक नुमाइंदा चला जो ईसा नबीन अलैहिस्सलाम की निशानदेही के लिए, तो मकान के अंदर पहले वो दाखिल हुआ कि देखे जी ईसा अलैहिस्सलाम यहाँ हैं कि नहीं हैं, उसके मुताबिक गिरफ्तारी की जाए, तो ये आले कार दाखिल हुआ। अल्लाह तबारक व तआला ने हज़रत ईसा अलैहिस्सलाम को जिब्रील अलैहिस्सलाम के ज़रिए से आसमान पर उठा लिया और ये जो अंदर दाखिल हुआ था इसकी शक्ल तब्दील कर दी। जब ये बाहर निकला तो देखा फौजियों ने कि ये तो और शक्ल का आदमी है, जो भेजा था वो और था, ये और है, तो मालूम हुआ कि यही ईसा अलैहिस्सलाम है जो निकलना चाह रहे हैं। तो उन्होंने इसको पकड़ लिया। अब इसको पकड़ लिया, उसके बाद ले जाके इसको सलीब पे चढ़ा दिया। तो सलीब पे ईसा अलैहिस्सलाम को नहीं चढ़ाया गया, सलीब पे कौन चढ़ा? यही जो मुखबिर था, यही सलीब पे चढ़ा है, जो आले कार थे सलीब पे चढ़ा। इस बात को अल्लाह ताला ने आगे छठे पारे में बयान फरमाया कि बाद में उनको ख्याल हुआ कि अगर ये ईसा अलैहिस्सलाम हैं जिनको हमने सलीब पे चढ़ाया, तो जो आदमी अंदर भेजा था वो कहाँ है, और अगर ये आदमी वही है तो फिर ईसा अलैहिस्सलाम कहाँ हैं? तो उनकी शक्ल सूरत इसकी, अगर ये आदमी वही है तो इसकी शक्ल सूरत तो और थी। अब ये कैफियत पैदा हुई शक और शुबा की कि हम क्या किया है, किसको सलीब पे चढ़ाया है। तो फरमाया कि अल्लाह ने उनको इस शुबह के अंदर मुब्तला किया। इस वक्त जो नज़रियात हैं वो तीन हैं। एक नज़रिया यहूदियों का नज़रिया है कि हज़रत ईसा अला नबीना अलैहिस्सलाम को, बल्कि इस वक्त नज़रिए चार हैं। एक नज़रिया ये है कि हज़रत ईसा अला नबीना अलैहिस्सलाम को गिरफ़्तार किया गया, नौज़ बिल्लाह मिन ज़ालिक, उनकी तौहीन की गई और उनको इस अंदाज से पकड़ कर ले गए कि उनके मुबारक मुँह पर नौज़ बिल्लाह मिन ज़ालिक थूकते हुए, उनको अज़ियत देते हुए, उन पर तान करते हुए, तंज करते हुए, इस्तेज़ा करते हुए उनको ले गए और सलीब पे जाके उनको चढ़ा दिया और उनकी वफात हो गई। और वफात के बाद उनकी तदफीन हो गई, मालूम नहीं कब्र कहाँ है। ये नज़रिया यहूदियों का नज़रिया, यहूदियों का अकीदा। दूसरा अकीदा ये है कि जो ईसाइयों का अकीदा है, ईसाइयों का अकीदा ये है कि हज़रत ईसा अलैहिस्सलाम गिरफ़्तार भी हुए, ईसा अलैहिस्सलाम को सलीब पे चढ़ाया भी गया, हज़रत ईसा अलैहिस्सलाम की वफ़ात भी हो गई। और ये क्यों हुआ? कि वो अल्लाह के बेटे थे, अल्लाह ने उनको कुर्बान कर दिया, अपनी मखलूक के लिए कुर्बानी दी अल्लाह ने, कि मखलूक के लिए कुर्बान कर दिया, ईसा अलैहिस्सलाम को सलीब पे चढ़ा दिया ताकि कफ़ारा तमाम गुनाहों का इंसानों का हो गया, अब जो मर्जी करते रहें उस पर गिरफ्त नहीं। तो लिहाजा हज़रत ईसा अलैहिस्सलाम की वफ़ात हुई, वफ़ात बाद उनकी तदफीन हुई। जब तदफीन हुई तो तदफीन के बाद वो ज़िंदा हुए और फिर उसके बाद आसमान पर तशरीफ़ ले गए। ये ईसाइयों का अकीदा। तीसरा अकीदा ये कादियानियों का अकीदा। ये अकीदा ये है कि उनको सलीब पे चढ़ाया गया, सलीब पे चढ़ाने के बाद ये समझा गया कि इनकी वफ़ात हो गई जबकि वफ़ात नहीं हुई थी, लिहाजा उसके बाद उनकी तदफीन हो गई। तो ये कब्र में थे, तो कब्र में ज़ख्मी हालत में कब्र में थे, इनको होश आया, जब होश आया तो देखा मैं कब्र के अंदर हूँ, तो वहाँ से इन्होंने निकलने की कोशिश की, निकलने की कोशिश में कामयाब हुए, बाहर निकले, फिर छुप कर वहाँ से निकल आए, कश्मीर आ गए। यहाँ कश्मीर आ गए, श्रीनगर के उनके एक मोहल्ले में आके ये मुकीम हुए, यहाँ रहे, और यहाँ रहे उसके बाद फिर लंबी उम्र में उनका इंतकाल हुआ और उनकी कब्र जो है वो श्रीनगर में है। ये कादियानियों का अकीदा। तीन अकीदे, चौथा अकीदा अहले ईमान का अकीदा। अहले ईमान का अकीदा यह है कि हज़रत ईसा अला नबीना अलैहिस्सलाम की न तौहीन हुई, न वो कत्ल हुए, न वो सलीब पे चढ़ाए गए। अल्लाह तबारक व तआला ने एज़ाज़ व इकराम के साथ उनको ऊपर आसमान की तरफ उठा लिया। इस वक्त दूसरे आसमान पर वो दुनियावी ज़िंदगी की हालत में मौजूद हैं और क़यामत से पहले हज़रत ईसा अला नबीना अलैहिस्सलाम का नुज़ूल होगा और नबी अलैहिस्सलाम के उम्मती बनकर तशरीफ़ लाएंगे और फिर अल्लाह तबारक व तआला उनके हाथ से दज्जाल को कत्ल कराएगा और वो ईसाइयों को यहूदियों को दावत देंगे नबी अलैहिस्सलाम पर ईमान लाने की। दीन इस्लाम का पूरा गलबा होगा, तो पूरा दीन नबी अलैहिस्सलाम का लाया हुआ दीन पूरी ज़मीन पर नाफिज़ होगा और उसके बाद ईसा अला नबीना अलैहिस्सलाम यहाँ निकाह भी फरमाएंगे और उनकी औलाद भी होगी और फिर उसके बाद उनका इंतकाल होगा और उनकी तदफीन नबी अलैहिस्सलाम के रोज़े अक्दस में होगी कि तीन वहाँ पे आराम फरमा हैं और चौथी जगह हज़रत ईसा अलैहिस्सलाम के लिए है और वहाँ इनकी तदफीन होगी। अब ये नज़रिया है जो अकीदा है, जो अहले ईमान का अकीदा है, और ये अकीदा कतई और यकीनी अकीदा है इसलिए कि यह खबर तवातुर है। खबर तवातुर है, ख़ुद कुरान मजीद के अंदर भी इसका ज़िक्र मौजूद है वाज़ेह तौर पर और नबी अलैहिस्सलाम ने मज़ीद इसकी वजाहत फरमा दी कि नबी अलैहिस्सलाम ने क़यामत की निशानियों में ईसा अलैहिस्सलाम के नुज़ूल का ज़िक्र फरमाया। नबी अलैहिस्सलाम ने जब खबर दे दी तो अब उस खबर के बाद शक और शुबा की गुंजाइश बाकी नहीं। तो अल्लाह तबारक व तआला ने यहाँ यह बात इरशाद फरमाई ईसा अला नबीना अलैहिस्सलाम के बारे में, जिस वक्त वो مقید تھے، محصور تھے مکان کے اندر، تو اللہ تبارک و تعالی نے بذریعہ وحی ان کو چند خوشخبریاں عنایت فرمائی۔ تو فرمایا کہ اذ قال اللہ، اذ وہاں استعمال ہوتا ہے جہاں، جب جہاں ماضی کا ذکر ہو، اور اذا جب لہاں لگے گا، وہاں معنی مستقبل کے، حال اور مستقبل کے ہیں، یہاں اذ ہے، تو یعنی یہ واقعہ گزر چکا ہے، اذ اس واقعہ کو یاد کرو۔ قال اللہ، کہا اللہ تعالی نے، یا عیسیٰ، اے عیسیٰ، تو عیسیٰ علیہ السلام سے اللہ نے خطاب فرمایا، انی متوفیک، یقیناً میں تجھے پورا پورا لینے والا ہوں، توفع یا توفع، اس کے معنی ہیں پورا پورا لینا، اسی سے بنیادی لفظ وفا ہے، تو وفا کے معنی بھی پورا تعلق کسی کے ساتھ رکھنا، اس کو وفا کہتے ہیں، تو توفع یا توفع کے معنی ہیں کہ پورا پورا لینا، تو اللہ تبارک و تعالیٰ تجھے پورا پورا لینے والا ہے۔ اب پورا پورا لینا کیا ہے؟ پورا پورا لینا یہ ہے کہ قرآن مجید کے اندر نیند کو بھی وفات کہا گیا ہے، یہ توفع کا لفظ ہے، یہ نیند کے لیے بھی استعمال ہوا ہے، اور یہ موت کے لیے بھی استعمال ہوا ہے، اور یہ پورے وجود کو لینے کے لیے بھی استعمال ہوا ہے۔ اب یہاں کس معنی کے اندر ہے؟ کہ نیند ہے، کیا نیند کے اندر انسان کو موت آتی ہے؟ نیند کے اندر موت نہیں آتی، لیکن اس کو کیوں کہا گیا، توفع وہاں کیوں استعمال کیا گیا؟ اس لیے استعمال کیا گیا کہ بنیادی معنی ہے اس کے پورا پورا لینا، تو نیند کی حالت میں حواس اور ادراک اور شعور کو پورا پورا لے لیا جاتا ہے، اس لیے اس کو توفع کا لفظ استعمال ہوتا ہے۔ کہ جب انسان کو نیند ہوتی ہے تو انسان کا کیا ہے؟ احساس ہے، ادراک ہے، شعور ہے، تو یہ عقلی اقدامات ہیں اس کے، تو نیند کی حالت میں ان تمام چیزوں کو، اس سے شعور کو، ادراک کو لے لیا جاتا ہے۔ کیا نیند میں ہوتے ہوئے کسی کو پہچانتا ہے؟ نہیں۔ کسی بات کو سمجھتا ہے؟ نہیں۔ تو شعور اور ادراک کو پورا پورا لے لیتے ہیں، تو اس لیے اس کے لیے بھی یہ لفظ استعمال ہوا۔ دوسری صورت یہ ہے کہ موت کے لیے بھی یہ لفظ استعمال ہوتے ہیں، تو موت میں کیا ہے کہ موت میں روح کو پورا پورا لے لیا جاتا ہے، روح کو محفوظ کیا جاتا ہے، تو روح پوری پوری لی جاتی ہے، اس لیے بھی اس کو کہتے ہیں۔ اب جب پورا پورا لینے کے معنی ہیں، تو اس میں قابل غور بات یہ ہے کہ شعور اور ادراک لے لیا جائے تو اس کے لیے لفظ استعمال ہوتا ہے، اور اگر روح لے لی جائے تو اس کے لیے لفظ استعمال ہوتا ہے، اور روح اور جسم دونوں کو لے لیا جائے تو یہ تو زیادہ بہتر اور جامع اور کامل کیفیت ہے۔ دیکھیے، پھر میں یہ بات عرض کر رہا ہوں کہ پورا پورا لینا، کہ انسان پورا کیا ہے؟ روح اور جسم کا مجموعہ ہے، تو جب اس کے معنی پورے لینے کے ہیں تو اس کے اندر مکمل کامل صورت کون سی ہوگی؟ کہ جب جسم اور روح دونوں کو لیا جائے تو یہ کامل صورت ہوگی۔ اگر حواس، ادراک اور شعور کو لینے پر اس کا استعمال ہو سکتا ہے، اگر روح کو لینے پر اس کا استعمال ہوتا ہے، تو روح اور جسم دونوں کے لینے پر تو اس کا استعمال زیادہ ہونا چاہیے، تو اس کے حقیقی معنی تو پورے پورے لینے کے ہیں۔ پورا انسان کون ہے؟ جس میں روح اور جسم ہے، تو لہٰذا یہاں بنیادی معنی جو ہوں گے وہ یہی ہوں گے۔ اور یہ بات بھی ذہن نشین رہے، ایک معنی ہوتے ہیں لغوی معنی، ایک معنی ہوتے ہیں عرفی معنی، جو جس کو مجاز مرسل ہم کہتے ہیں۔ میں مثال ایک عرض کر رہا ہوں، بات واضح ہو جائے۔ چاند کس کو کہتے ہیں؟ چاند ایک سیارہ ہے جو آسمان پہ ظاہر ہوتا ہے۔ بیٹا گھر میں داخل ہوا تو ماں نے کہا کہ میرا چاند آ گیا۔ اب کیا یہاں چاند اپنے اصل معنی میں استعمال ہوا ہے؟ چاند اپنے اصل معنی میں استعمال نہیں ہوا، چاند اس کے لیے تو نہیں بنا، چاند اس کے بیٹے کے لیے تو لفظ نہیں بنا، چاند تو اس کے لیے بنا ہے۔ تو جب اس نے بیٹے کو چاند کہا تو اس نے بیٹے کو تشبیہ دی ہے چاند سے، کہ جیسے کہ چاند سے روشنی ہوتی ہے، ایسے میرے بیٹے کے آنے سے میرے دل کے اندر روشنی پیدا ہوتی ہے۔ تو یہاں مماثلت کی وجہ سے بیٹے کو چاند کہا گیا۔ اگر اس کو چاند کہا جائے تو یہ صحیح ہے، تو اگر اس حقیقی کو چاند کہا جائے تو وہ غلط ہوگا، وہ تو اس سے زیادہ صحیح ہوگا، کیونکہ چاند کا لفظ تو اس کے لیے ہے، اس کے لیے تو چاند کا لفظ نہیں ہے۔ تو اسی طرح یہاں توفع یا توفع ہے کہ اس کے معنی ہے پورا پورا لینا۔ اگر شعور پورا پورا لے لیا جائے تو اس کے لیے لفظ استعمال ہوگا، اگر روح لے لی جائے پوری پوری اس کے لیے لفظ استعمال ہوگا۔ تو جب روح اور جسم پورا لیا جائے، اصل معنی کے ساتھ لیا جائے، تو کیا اس کے لیے لفظ استعمال کرنا مناسب نہیں ہوگا؟ تو لہٰذا بنیادی طور پر جب آپ چاند طرف استعمال کریں گے تو ذہن ادھر جائے گا. جب بیٹے کے لیے چاند طرف استعمال کرے گی ماں تو اس کے لیے اور کوئی ایسا اشارہ ہونا چاہیے جس سے معلوم ہو کہ یہ لفظ اس کے لیے استعمال نہیں ہوا, یہ اس کے لیے استعمال ہوا ہے. تو اس کے لیے کیا نشانی ہے کہ میرا چاند. اب جب اس نے کہا کہ میرا چاند آ گیا, اب یہ آنا جو ہے اور میرا یہ لفظ بتلا رہے ہیں کہ یہ لفظ اس کے لیے استعمال نہیں ہوا, یہ اس کے بیٹے کے لیے استعمال ہوا ہے. تو اسی طرح جہاں توفہ توفہ ہوگا, اگر وہاں کوئی اور اشارہ موجود ہوگا تو موت کا معنی موت کے معنی لیے جائیں گے, اگر کوئی اور اشارہ موجود ہوگا تو نیند کے معنی لیے جائیں گے, اگر اور اشارہ موجود نہیں ہوگا تو پھر اصل معنی لیے جائیں گے. اور اصل معنی کیا ہیں؟ روح اور جسم دونوں کو مکمل طور پر اٹھا لینا, یہ معنی لیے جائیں گے. یہاں انی متوفی کا کہ میں تجھے لینے والا ہوں, تو یہاں آپ دیکھیں تو یہاں کوئی اور اشارہ موجود نہیں. جب یہاں اشارہ موجود نہیں تو یہاں کون سے معنی لیے جائیں گے؟ وہ معنی جو اصل معنی ہے. انی متوفی کا یقیناً میں تجھے پورا پورا لینے والا ہوں کہ پورا پورا لوں گا. پھر یہاں دوسری بات قابل غور, انی متوفی کا کہ میں پورا پورا لینے والا ہوں کا تجھے. اب جس سے خطاب کیا جا رہا ہے وہ صرف روح ہے یا روح اور جسم کا مجموعہ ہے؟ کہ عیسیٰ علیہ نبی جین علیہ السلام صرف روح ہیں یا روح اور جسم کا مجموعہ ہیں؟ روح اور جسم کا مجموعہ ہیں. تو اللہ فرما رہے ہیں کہ تجھے. اب آپ کسی کو دعوت دیتے ہیں, فرمایا کہ میں نے تجھے بلایا, تو کیا آپ نے اس کی روح کو بلایا؟ نہیں. تجھے بلایا کے معنی ہے روح اور جسم دونوں کو بلایا ہے, دونوں سمیت جو مجموعہ ہے اس کو بلایا ہے. تو یہاں بھی کا لفظ استعمال ہوا ہے, تو اس سے بات معلوم ہوئی کہ اس سے مراد حضرت عیسیٰ علیہ السلام ہیں. اور یہاں جب عیسیٰ علیہ السلام پورے ہیں, روح بھی ہے جسم بھی ہے, تو پھر یہاں متوفی کے معنی پورے پورے لینے والے کے ہوں گے. یہاں ایک تھوڑی سی بات جس کی اصلاح بھی ضروری ہے کہ عام طور پہ کہہ دیا جاتا ہے کہ جی کسی کی وفات ہوئی تو ہم نے کہا کہ جی متوفی کے جنازے میں جانا ہے. نہیں میرے محترم, متوفی کے جنازے میں آپ نے نہیں جانا. متوفی کہتے ہیں وفات دینے والے کو, اور جس کو وفات دی گئی ہے اس کو متوفا کہتے ہیں. تو جس کی وفات ہوئی ہے جس کے جنازے میں آپ نے جانا ہے وہ متوفا ہے, متوفی نہیں ہے. متوفی تو اللہ تبارک و تعالی ہے جو موت سے پاک ہے. تو انی متوفی کا یقیناً میں پورا پورا لینے والا ہوں تجھے. اب یہاں ایک بات جو ہے وہ اشکال پیدا ہوگا کہ اللہ تبارک و تعالی نے فرمایا کہ پورا پورا میں تجھے لینے والا ہوں, اور اس بات کس طرح سے, یعنی تجھے پورا پورا لوں گا کس طرح سے لوں گا؟ ورافعک الیہ, اور اٹھانے والا ہوں تجھے الیہ اپنی طرف. کہ پورے پورے لینے کی صورت یہ ہوگی کہ میں تجھے اپنی طرف اٹھا لوں گا. اب یہ کہا یہاں اشکال پیدا کیا کہ نا یہ آپ تو معنی جوں کر رہے ہیں, جبکہ عبداللہ بن عباس رضی اللہ عنہ نے جو معنی کیے ہیں وہ متوفی کے معنی وفات دینے والے کے کیے. تو ابن عباس رضی اللہ عنہ کی بات قبول کی جائے گی یا آپ کی بات قبول کی جائے گی؟ میرے محترم, ابن عباس علیہ کی بات کو آپ قبول فرمائیں, لیکن پوری قبول فرمائیں. حضرت ابن عباس علیہ نے فرمایا کہ اللہ فرما رہے ہیں کہ اے عیسیٰ انی متوفی کا, کہ وفات ان کے ہاتھ میں نہیں ہے, وفات دینے والا میں ہوں, تجھے میں وفات دوں گا. یہ تجھے موت نہیں دے سکتے, موت دینے والا میں ہوں. انی متوفی کا تو مانی ان کے میں تجھے موت دوں گا. کیا ابھی دوں گا؟ نہیں. ورافعک, اس وقت تجھے میں اٹھا لوں گا, اور یہ وفات تجھے بعد میں دوں گا. تو ابن عباس رضی اللہ عنہ کے اگر معنی متوفی کے یہ کیے ہیں تو انہوں نے اس انداز سے معنی کیے ہیں. تو آپ اگر ان کی بات مانتے ہیں پھر بھی یہ ماننا لازم ہوگا کہ اس وقت وفات نہیں ہوئی. حضرت عیسیٰ علیہ نبی جین علیہ السلام سے اللہ نے وعدہ کیا کہ وفات میرے ہاتھ میں ہے, تو میں وفات دینے والا ہوں. وہ کب وفات دوں گا؟ جب موقع آئے گا اس وفات دوں گا. فی الحال کیا کروں گا؟ فی الحال میں آپ کو اوپر کی طرف اٹھا لوں گا. تو لہذا اس لحاظ سے بھی معنی یہی بنتے ہیں, اور اس میں آدھی بات کو ماننا اور اس کو ہیر پھیر کے ماننا تو یہ دیانتداری کے خلاف ہے, اور اس سے اجتناب کرنا ضروری ہے. مزید باتیں انشاءاللہ کل ہوں گی. اللہ مجھے بھی آپ کو بھی صحیح فہم, صحیح عقیدہ, صحیح عمل کی توفیق عطا فرما دے. واخر دعوانا الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین. اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد النبي الأمي. اللهم إنا نسألك خير الدنيا وخير الآخرة, ونسألك العفو والعافية والمعافاة في الدنيا والآخرة.